साउन को झरी बनी तिमी आउना मेरो मन को अँधेरीमा जुन छाउना साउन को झरी बनी तिमी आउना मेरो मन को अनि पाखा भन्छ तिमी आऊ